पनि हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण समर्पणको अर्को एउटा बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ। दिउँसो 2 बजेको अर्पण समाचार लगत्तै करिब करिब 3 बजेसम्म तपाईँकै सम्झना सन्देशहरूलाई यो समयमा तपाईँको घर परिवारसम्म पुर्याउने गर्छौँ। र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0656563332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकबाट तिलक तामाङ। कोराकबाट तिलक तामाङ, के छ तिलकजी हालखबर? ठिकै भन्नु पर्यो। ठिक ठिकै हजुर, किन ठिक छैन? ठिक ठिकै राम्रै भन्नु पर्यो। ल ठिक छ, राम्रो भन्नु सब कुनै दिन है। हुन्छ। अनि खाजा खानु भयो कि छैन? भएन, अब एकछिन पछाडि हुन्छ होला। आज कति छ सम्झिनुहुन्छ कार्यक्रम मार्फत? हजुरलाई धन्यवाद। अनि कन्भर्स गर्न दादालाई मेरो साथीहरू श्री अशोक कुमार अनि शान्ति हजुर रमेश दाईलाई अनि मेरो साथीहरू रूपचन्दलाई अनि दिपेन्द्र तामाङलाई जसले तिलाउ तामाङ सबजनालाई। हुन्छ छुट्याउ, नमस्कार। तिलक आउनु भएको थियो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला हो। अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि म स्वागत गरिहाल्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो फोन सम्पर्कमा तर उहाँसँग मेरो कुराकानी हुन सकेन। 0656563332 र 0656563333 यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत मिलिराखेको छ मलाई राजको, उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकबाट राजकुमारी तामाङ। कोराकबाट राजकुमारी तामाङ हजुर। अनि के छ राजकुमारीजी हाल खबर? सबै ठिकै छ दिदी, सबै ठिक छ। के गर्नुहुन्छ? म यतिकै बसिबस्छ दिदी। अनि रेडियो अर्पण कतिको सुन्नुहुन्छ? एकदम साथै सुन्छु नि। ल धेरै माया गर्नुहोस् है। हस् भइहाल्छ नि। अनि आज कति सम्झिन चाहनुहुन्छ? आज रेडियो अर्पण हजुरको लागि धन्यवाद। अनि मेरो घर परिवारलाई अनि मेरो यहाँ बहिनी सुनिरहनु भएको शान्तिको लागि अनि मेरो सिद्धिनीबाट हुने बुवा आमा र मलाई राजकुमारी भनेर चिने नचिने सम्पूर्ण साथीहरूको लागि। हुन्छ अहिले पनि छुट है। नमस्ते। नमस्कार राजकुमारीजी, आउनु भएको थियो यति बेला कोराकबाट र अर्पण समर्पणको यो श्रृङ्खला हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गरिहाल्नुहोला। आइसक्नु भएको छ कोही साथी, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार। नमस्ते दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट भन्नुहोस् त? म तनहुबाट। तनहुबाट सबिना हो? एकदमै दिदी। के छ सबिनाको हाल खबर? एकदमै ठिक छ दिदी, अनि तपाईँको? मेरो पनि एकदम ठिक छ। के छ तनहुतिरको हाल खबर? पानी परिया छ कि घाम लागि छ कि मौसम कस्तो छ? पानी पनि परेको छैन दिदी, घाम पनि लागेको छैन, शीतलै छ भन्नु पर्यो। यो समय चाहिँ यति बेला चाहिँ एकदम आनन्द लाग्छ कि सधैँ यस्तै भइराखे नि हुने नि है। त्यही त दिदी, आफूले चाहे जस्तो नहुने है, नहुने के गर्ने। अनि खाजा खानु भयो कि छैन नि? मैले खाएको छैन दिदी, अब खाने हो। बिस्तारै बिस्तारै खानु होला है। अनि आज को साथ सम्झिनुहुन्छ अर्पण समर्पण मार्फत? आज आज फर्स्ट अफ अल हजुरलाई धन्यवाद। अनि रवि दिदी हजुरलाई हजुर अनि मेरो साथी रङ्गा रविना रविना बिना सञ्जय श्री स्वागत विज्ञान मलाई सबिना चिन्नुहुन्छ उहाँसँग पुरालाई चाहिँ। हुन्छ भन्दै थिएँ, सबिना गइसक्नु भएको छ 0656563332 खुल्लै छ। तपाईँ फोन गर्दै गर्नुहोस् यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा एउटा आवाज त्यो पनि तपाईँको लागि। Thank you. र तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म हामीले पुर्याइराखेका छौँ। यति बेला 056533332 र 056533333 बाटो भएरै कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। दुईजना साथी हुनुहुन्छ, म पालै पालो उहाँहरूसँग कुराकानी गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्ते दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट। माडीबाट प्रेम कुमारी, हजुर के छ हाल खबर? एकदम ठिक छ, के छ त? मेरो पनि एकदम ठिक छ। हाम्रो प्रेम कुमारीजी हिजो आज किन हामीलाई बिर्सिनु भयो र आउन छोड्नु भयो त? बिर्सेको होइन, फोनै लाग्दिनँ अनि। हो र? ल ठिक छ, केही छैन, माया नमार्नु होला है। कहाँ माया, त कहाँ मार्न सकिन्छ त। अनि हजुर आज को कसलाई सम्झिनुहुन्छ अर्पण समर्पण मार्फत? अनि पर्सा हुनुहुन्छ विज्ञान श्रेष्ठ, अनि गवर्ण राणा, अनि साथी सञ्जु चौधरी, असीम राई, अनि जस जसले मलाई प्रेम कुमारी भनेर चिन्नुहुन्छ सम्पूर्णलाई। हुन्छ प्रेम कुमारीजी, अहिले पनि छुट्याउ नमस्कार। नमस्ते। प्रेम कुमारी आउनु भएको थियो यति बेला माडीबाट, र अर्को साथी पनि हुनुहुन्छ लाइनमा पर्खिराख्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो, हेलो दिदी, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? चिन्नु भएन? कहाँबाट हो? कोराकदेखि। ओहो, कोराकदेखि, नाम भनिदिनुहोस् न। आज

के छ सुनिताको हाल खबर? ठिक छ हजुर, मेरो पनि ठिक छ। अनि खाजा खानु भयो कि छैन सुन्दा? मेरो त भइसक्यो। अनि आजको कुरा सम्झिन चाहनुहुन्छ कार्यक्रम मार्फत? धन्यवाद। अनि अर्को हो निलाई, अनि मेरो बाबा मम्मी दिदी बिना छु, अनि अहिले भर्खर हाम्रो प्रेम कुमारजीलाई एकदम मिस गरिराखेको छु। अनि म चिने नचिने सम्पूर्णलाई हुन्छ अहिले पनि छुट है। नमस्कार। यति बेला सुनिता आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खला हो। हामी तपाईँको सम्झना सन्देशहरूलाई तपाईँको घर परिवारसम्म पुर्याउने गर्छौँ र आजको लागि भने कार्यक्रमबाट छुटिनुपर्छ किनकि अन्तमा आइसकेका छौँ। यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यस श्रृङ्खलालाई सुनेर बस्दिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर सुनिदिनु भयो तपाईँलाई पनि धन्यवाद छ। फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँ सम्पूर्णप्रति निकै नै आभारी छु। यति दिनसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि सुटिन्छु। हवस् त, नमस्कार। नारायण घाट डियर गर्लफ्रेन्ड जसरी भए नि आऊ है नारायण घाट। देख्दा तिमी हाँस्नु फुल फुले जस्तो